सतगुरु देव की जय। बंदी छोर सतगुरु रामपाल जी परमेश्वर जी की जय हो। मालिक को दया कमला बहिनी दासीले हजुरलाई नै सम्झेर एउटा नाम चाहिन्छ बोल्नुलाई, मनको आत्माको कुरा यसो भनौँ भनेर हजुरलाई नै नामबाट गरे। भिडियो त यो रेकर्ड त सायद सबै भाइ बहिनीलाई नै दासी सेयर गर्छु होला। मालिकको दयाले पवन भाइले अब चुप लागेर नबस्छ भाइ बहिनीहरू, अब सेवा गर सेवा गर भनेर भन्नुभयो। अनि दासीले युट्युबमा भिडियोहरू भाइ बहिनीहरूले नक्कली कबीर जीको फोटो च्यातेको चाहिँ भिडियोहरू सेयर गर्नु पर्यो। त्यति भए पनि दासीकोबाट सेवा बन्छ होला। दासीको वाइफाई छैन, नेट छैन, डाटा किन्ने त्यही सेवा गर्छु भनेर गयो। तर जाँदाखेरि एक्कासी धेरै दिनपछि धेरै भिडियो डाउनलोड गर्न लागे भएर होला गुगलले। अब दासी पनि धेरै अनजान नै छु यो चिजमा, त दुई वर्षलाई भनेर बन्द गरिदियो। अनि दासी ओर्लेर फेरि दाता किनेर भिडियोहरू बनाऊ लाइ बनाऊ कि के कुराको ज्ञान दिने, के कुरा थाहा दिने खै भन्ने भइरहेको थियो। अनि आज त्यस्तै गरेर मनमा के हलचल हलचल भइरहेको थियो। अनि बानी स्पिकरमा अखण्ड बानी भइराख्दा राख्दै दासीले चाहिँ अनि बेडमा रुमाल राखेर भगवान्को लागि भोग प्रसादको लागि तयार गर्न आउँदाखेरि तयारी गर्न आउँदा प्रथम मन्त्र बजिरहेको थियो। दासी छक्क पर्यो, ओहो खुल्लम खुल्ला प्रथम मन्त्र दिइराख्नु भयो परमात्माले। दासीले नमस्ते गरेर सुनेर बसे भगवान प्रथम मन्त्र पो हो यो त। अनि एकछिनपछि फेरि मूल कमलहरू जुन हाम्रो शरीरमा मानव शरीरमा जुन जुन कमलहरू छ त्यो कमलहरूको बारेमा परमात्माले थाहा दिनुभयो। अनि दासीले भोल्युम कम गरे, ओहो के खुलासा गरिदिनु भएको मालिकले भन्दै भोग प्रसाद लगाए। लगाइसकेपछि चरण सेवा गर्नलाई फेरि साउन्ड ठुलो बनाएर चरण सेवा गरे। चरण सेवा गर्दा गर्दै मालिक दासीलाई सत्सङ्ग याद आयो मालिक हो कि जब मालिक शरीर छोर ससरी चले जाएंगे तो घरभरमै व्यवस्था करके जाएंगे तो दासीलाई सत्सङ्ग याद आयो कि ओहो यो त अखण्ड बानी त घर घरमा मालिकले दया पो गर्नुभएको रहेछ। भनेपछि केही कुरा त अब अवश्य परिवर्तन हुँदैछ, अवश्य केही ठुलो कुरा हुँदैछ। मालिक सबै आफ्नो बच्चाहरूलाई घर घरमा यो मन्त्र यो सबै ज्ञान अखण्ड बानीको रूपमा पवन भाइको हातबाट दिन लगाउनु भएर अब जानु पो लाग्नु भएको होइन। दासीले त केही सेवा गरेको छैन, दासीको त न सुविधाहरू छैन, पैसा छैन भनौँ, पैसा हुने सुविधा हुने भाइबहिनीहरू पनि निन्द्रामा सुतिराख्नु भएको छ। धेरै भगत भाइ बहिनीहरू म्यानेजमेन्टमा जुन अज्ञानको कुवामा डुबिराख्नु भएको छ। के हालत होला, सबै कुरा छोडिदिउँ। दासीको सेवा परिश्रम गरेपछि पो पारिश्रमिक मिल्छ, त केही परिश्रम गरेको छैन। पारिश्रमिक कसरी माग्ने परमात्मा, हजुर जान लाग्नु भएको के हो त। अब यसरी नै छुट्यो भने त कयौँ युग यहीँ बसिराख्ने। यसरी हे मालिक हे पिता दाता दया गर्नु सब लानु है परमात्मा भनेर रोइ झस्याङ झस्याङ मालिकले याद दिलाइदिनु पर्यो। त्यो सत्सङ्गी जान्छु सबै घर घरमा व्यवस्था गरेर जान्छु भन्दा त हामी त परमात्मा अर्थात् कोयल मालिकको सत्सङ्ग अनुसार कोयल कराउनु हुँदाखेरि आफ्नो बच्चाहरू सबै कोयलको त्यो स्वरमा एकदम मन्त्रमुग्ध भएर कागलाई छोडेर जान्छ अरे। हे परमात्मा त्यसरी नै कागलाई छोडेर जान सकौँ, यो दिनहरू त परिवर्तन त अवश्य हुन्छ, के हुन लागेको हुने कुरा सबै हुन्छ। मालिकले यसरी विश्वास दिलाइदिनु भयो दासीलाई आज कि ओहो यो बानी अखण्ड बानी एउटा स्पिकर एउटा जुन मेमोरी भनेर जुन घर घरमा भगत भाइ बहिनीहरूले आस्थाले लिएर आए सानोतिनो कुरा होइन है भनेर मालिकले आज यसै प्रेरणा दिनुभयो। दासीको त हृदय नै हो यस्तो, सुरुदेखि बिहानदेखि नै रोम रोम नै मालिकको बानी सुन्दै झस्याङ झस्याङ भइरहेको थियो। मालिकले त यस्तो पो खुलासा गराइदिनु भयो, सानोतिनो घटना त हुँदैन होला किनभने परमात्मालाई त परमात्मा सिद्ध गराउँछ। हामी निस्तुत छ जीव भाइ बहिनीहरूलाई हजुरको वाइफाई छ, सबै भाइबहिनीहरुको यस्तो सुविधा छ भने दैनिकी गर्नुभएको यो भोग प्रसाद यो दैनिकीको आरती भन्दा पनि सेवालाई अगाडि बढाइदिनु होला। एउटा भिडियोको ठाउँमा 10 भिडियो बनाउनु दिल्ली बनाउनुहोस्, धेरै सेयर गर्नु, सबै भाइ बहिनीको सेयर गर्नुहोस्। दासिनी कहिले कहिले गरेर दाता किन्दै गरेर सेवा गर्छु मालिकको दयाले। सत्साहे जय बन्डी छोड कि मालिकको दया सानो तिनो नसम्झिनु, यो अन्तिम नै हो, यो अन्तिम अन्तिम नै चरण जस्तो लाग्यो मालिकको दयाले। सत्साहे सत्साहे भाइ बहिनी सत्साहे।